तो फिर और क्या है, कहां मैं कहां ये मदीने की गलियां, ये किस्मत नहीं है तो फिर और क्या है, कहां मैं कहां ये मदीने की गलियां, ये किस्मत नहीं है तो फिर और क्या है। जो आशी को कमली में अपनी चुपाए, जो दुश्मन को तुम एक बार ले ना سن اقبال نعت کہیں تو رہے ہو مگر یہ بھی سوچا کہ کیا کر رہے ہو کہاں تم کہاں مد ہے مندوح یزدان یہ جرت نہیں ہے تو پھر اور کیا ہے کہاں میں کہاں یہ مدینے کی گلیاں یہ قسمت نہیں ہے تو پھر اور کیا ہے جہاں روضہ پاک خیر الورا ہے وہ جنت نہیں ہے تو پھر اور کیا ہے کہاں میں کہاں مدینہ کی گلیاں یہ قسمت نہیں ہے تو پھر